नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरै के साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। गोर्खा फुजेल साथका कृष्ण प्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका दुईजनाको हिजोदेखि चितवन जिल्ला अदालतमा बयान सुरु भएको छ। प्रहरीले हिजो अपराह्न 4:45 जिल्ला अदालतमा पुर्याएपछि उनीहरूको बयान सुरु भएको हो। पक्राउ परेका 72 वर्षीय छविलाल पौडेलको हिजोदेखि नै बयान सुरु भएको जिल्ला अदालतका श्रेष्ठदार विद्याराज पौडेलले जानकारी दिनुभयो। छविलालको बयान हिजो नसकिएकोले आज फेरि बयान लिने उहाँले जानकारी दिनुभयो। अर्को आरोपित भीमसेन पौडेलको आज बयान लिने अदालतले जनाएको छ। उनीहरूको बयान सकिएपछि मात्र थुनछेकका लागि आज देखिने बस सुरु हुने श्रेष्ठदार पौडेलले जानकारी दिनुभयो। थुनछेक बसमा प्रतिवादीका तर्फबाट काठमाडौँ र चितवनका गरी 20 जना वकिलले बस गर्ने बताइएको छ। हिजो बिहानै थुनछेक आदेशका लागि आरोपितहरूलाई अदालत लगिएको भए पनि अदालतमा भिडभाड भएको भन्दै प्रहरीले तत्कालै 2 जनालाई फर्काएर लगेको थियो। ए माओवादी र नेकपा माओवादीका कार्यकर्ताले चितवनको भरतपुर 24 कोटी र रत्नगरमा हिजो चक्काजाम गरेका थिए। गोर्खा फुजेलका कृष्ण अधिकारी हत्या अभियोगमा पक्राउ गरिएका कार्यकर्ता रिहाईको माग गर्दै उनीहरूले 2 बजेदेखि 3 बजेसम्म 1 घण्टा चक्काजाम गरेका हुन्। अधिकारी हत्या प्रकरणमा पक्राउ परेका छविलाल पौडेल र भीमसेन पौडेललाई बिनाशर्त छाडिनुपर्ने माग गर्दै चक्काजाम गरिएको ए माओवादीले जनाएको छ। चक्काजाम पछि आयोजित कोरसभामा बोल्दै एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज नारद दाहालले नेपाली कङ्ग्रेस र नेकपा एमाले शान्ति प्रक्रियामा भएको सहमति उल्लङ्घन गर्दै द्वन्द बढाउने बाटोमा लागेको बताउनुभयो। उहाँले सरकारले सत्य निरूपण आयोग गठन गरेर द्वन्दकालीन घटनालाई समाधान गर्नतर्फ नलागेर मुलुकमा द्वन्द सृजना गर्न लागेको आरोप लगाउनुभयो। उहाँले 60-65 वृद्ध 4 महिनासम्म अनसन बस्ने मान्छे बाँच्न नसक्ने भन्दै अनसनको नाममा डलर कमाउने खेती गरेको आरोप समेत लगाउनु भएको छ। उहाँले द्वन्दकालीन घटनाका मुद्दालाई सरकारले तुरन्त फिर्ता नलिए फेरि आन्दोलनको विकल्प नहुने दावी समेत गर्नुभयो। त्यस्तै नेकपा माओवादीका जिल्ला इन्चार्ज घनश्याम सापकोटाले सरकारले वास्तविक दोषीलाई कारवाही गर्न छोडी 75 वर्षीय निर्दोष वृद्धलाई समातेर दोषीलाई कारवाही गर्न नसकेको बताउनुभयो। आइतबार चितवन प्रहरी अधिकारी हत्यामा संलग्न भएको आरोपमा 13 विरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो। ए माओवादीको केन्द्रीय पदाधिकारी बैठकले कार्यकर्ता पक्राउ परेको विरोधमा आज गोर्खामा प्रदर्शन तथा भोलि बिहिबार देशभर प्रदर्शन र कोरसभा गर्ने निर्णय गरेको थियो। चितवनका अभिभावकले अझै पनि छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने गरेका छन्। छोरालाई निजी र छोरीलाई सरकारी विद्यालय पढाउने क्रमले लैङ्गिक विभेदका हामी रहेको जिल्ला शिक्षा कार्यालय चितवनले सुनाएको छ। सबैको हकमा यो लागू नभए पनि केहीमा भने अझै पनि समस्या देखिएको छ। जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा 53.34% छात्राले अध्ययन गरेका थिए भने निजीमा 46.53% ले मात्र अध्ययन गरेका थिए। गत शैक्षिक सत्रमा चितवनमा 1,59,223 जना विद्यार्थी अध्ययनरत थिए। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले कुल विद्यार्थीको संख्यामा छात्रा बढिरहेको बताउनुभयो। छात्राको संख्या 80,745 अर्थात् 50.74% रहेको छ भने छात्राको संख्या 78,378 अर्थात् 49.26% रहेको छ। जिल्ला शिक्षा अधिकारी शर्माले छोराछोरी बेसको विभेद चितवनमा शिक्षामा अझै पनि रहेको बताउनुभयो। जिल्लामा विद्यालय बाहिर 2% मात्र विद्यार्थी रहेको उल्लेख गर्दै उहाँले ती विद्यार्थीमा छात्र छात्रा संख्या पहिचान नभएको बताउनुभयो। शैक्षिक सत्रसँगै हिजोदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ। किल्ला वर्षहरू जस्तै वैशाख 2 देखि 15 गतिसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ। 5 वर्ष उमेर पुगेका सबै बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गर्न मन्त्रालयले सबै अभिभावक शिक्षक तथा सरकारवालाहरूसँग आग्रह गरेको छ। यस्तै भर्ना हुन आउने कुनै पनि बालबालिकालाई नफर्काउन पनि मन्त्रालयले विद्यालयहरूको ध्यानाकर्षण गराएको छ। नानी बाबु रमाई रमाई स्कुल आऊ रमाऊ, पढिसकी सधैँभरि खुसीले रमाऊ भन्ने नाराका साथ थालिएको भर्ना अभियान वैशाख महिनाभर चल्ने जनाएको छ। जिल्ला शिक्षा कार्यालय चितवनले विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढी भए पनि बीचमा छोड्ने अवस्था अहिलेको प्रमुख चुनौतीको विषय रहेको जनाएको छ। कार्यालयमा हिजो आयोजित पत्रकार भेटघाटमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सो जानकारी गराउनु भएको हो। जिल्लामा अझै पनि 2% बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक गर्दै 16 गाविस र भरतपुर नगरपालिकाको वडा नम्बर 6 बालबालिका विद्यालय बाहिर नरहेको समेत जनाएको छ। गरिबीका लगायत कारण 2% बालबालिका विद्यालयमा भर्ना हुन नसक्ने र भर्ना भएपछि बीचमै छोड्ने अवस्था रहेको भन्दै बालबालिकाहरूलाई सडकमा पुग्न नदिनको लागि आय आर्जन कार्यक्रम समेत सञ्चालन गरेको जनाएको छ। हिजोदेखि वैशाख 14 पहिलो चरणको भर्ना अन्तर्गत मुस्कान सहितको फूल र अभिलले स्थानीय संस्कृति अनुसार बालबालिकाहरूलाई विद्यालयमा स्वागत गरिने बताइएको छ। त्यस्तै 15 30 गतेसम्म विद्यालयमा बालबालिका भर्ना नभएका क्षेत्र तथा घर परिवार पत्ता लगाउने, बीचमा पढाइ छाडेका बालबालिकाहरूलाई सामुदायिक खुल्ला वा वैकल्पिक विद्यालयहरूमा भर्ना गराउन घर दैलो कार्यक्रम गर्ने पनि जनाएको छ। कार्यक्रममा बोल्दै पत्रकार महासंघका चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले शिक्षा क्षेत्रमा व्यापारीकरण बढेको भन्दै यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान दिनुपर्ने बताउनुभयो। युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले नेकपा एमालेको आसन्न महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष बनाउने दावी गर्नुभएको छ। पार्टीका नेता तथा कार्यकर्ताबाट ओलीको आवश्यकता उलाउँदै पार्टीको एकताका लागि नेता ओलीलाई अध्यक्ष बनाई छान्ने जिकिर गर्नुभयो। चितवनको भरतपुर स्थित पुष्पाञ्जली अस्पतालमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बस्नेतले पार्टीको नवौं महाधिवेशनबाट ओलीलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने दावी गर्नुभएको हो। केपी ओलीको स्वास्थ्यको विषयलाई लिएर गम्भीर षड्यन्त्र भएको आरोप लगाउँदै नेता बस्नेतले पार्टीको गुटगत राजनीति अन्त्यका लागि पनि आफूहरू यसमा लागेको बताउनुभयो। अध्यक्ष बस्नेतले वर्तमान सरकारको काम कारवाहीप्रति खासै चित्त नबुझेको भन्दै यो सरकार सुस्त रहेको आरोप समेत लगाउनुभयो। यो सरकारसँग त्यति धेरै अपेक्षा गरिएको पनि होइन। उहाँले भन्नुभयो, कार्यसूचीमा तय गरे अनुसार माघ 8 नयाँ संविधान दिवस त्यति भए पुग्छ। उहाँले कङ्ग्रेस र एमाले मित्रवाद प्रतिस्पर्धी भएको उल्लेख गर्दै यी दुई दल मिलेर अगाडि बढे देशले गति लिने विश्वास गर्नुभएको छ। माओवादीले अटेर गरे कङ्ग्रेस एमाले उसलाई छुन्ने आँट गर्नुपर्ने बस्नेतको भनाइ थियो। अध्यक्ष बस्नेतले गोर्खा फुजेलका कृष्णप्रसाद हत्या प्रकरणमा अपराधीहरूलाई राजनैतिक नसलले हेर्न नहुने भन्दै अपराधीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। नेपाल सरकारले सोमबारदेखि लागू गरेको मेलमिलाप ऐन 2068 स्वागत गर्दै मेलमिलापकर्ताहरूले 7 चितवन घोषणा पत्र जारी गरेका छन्। संवाद मेलमिलाप तथा द्वन्द व्यवस्थापन सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रममा देशभरबाट प्रतिनिधित्व गर्दै चितवनमा सामेल भएका मेलमिलापकर्ताहरूले मंगलबार नानगढमा पत्रकार सम्मेलनको आयोजना गरी सो घोषणा पत्र जारी गरेका हुन्। प्रशिक्षक प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक नेपाल मेलमिलाप विकास समाजका अध्यक्ष महेन्द्र परसाईले मेलमिलाप ऐन 2068 बारेमा प्रकाश पार्दै यसको द्वन्द जरिवाना र फौजदारी मुद्दासँग कुनै संलग्नता नहुने बताउनुभयो। उहाँले यो ऐनले समाजमा मेलमिलापको माध्यमबाट छिटो छरितो तथा सरल प्रक्रियाबाट विवाद समाधान हुने र सर्वसाधारणको हित र सुविधा कायम गर्न सहज हुने जानकारी दिनुभयो। अनियन्त्रित रूपले गाडी भित्राउने प्रक्रिया रोक्नुपर्ने यातायात व्यवसायीहरूले माग गरेका छन्। सानो सडकमा अनियन्त्रित रूपले गुड्ने बढी सवारीको चाप फेक्न नसक्दा दुर्घटनामा वृद्धि भएको उनीहरूको ठम्बाइ छ। नानडी यातायात व्यवसाय सङ्घको क्षेत्रीय भेला तथा अन्तर्क्रियामा सहभागी यातायात व्यवसायीहरूले सडक विस्तार गरेर मात्र सवारी संख्या बढाउन सुझाव दिएका छन्। कार्यक्रममा बोल्दै नानडी यातायात व्यवसाय सङ्घका केन्द्रीय अध्यक्ष गोकर्ण प्राचुलीले सँगसँगै आबद्ध यात्रु वाहक र बाग यातायातको समस्या र सुझावलाई संकलन गरी सम्बन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कार्यक्रममा काठमाडौँ बेरगंज हेटौँडा र चितवनका प्रतिनिधिमूलक व्यवसायीहरूको सहभागिता रहेको नारायण यातायात व्यवसाय सङ्घ चितवनका कार्य प्रमुख शङ्कर गिरीले जानकारी दिनुभयो। ट्रक व्यवसायीले महासंघका वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रम नारायण यातायात व्यवसाय सङ्घका केन्द्रीय अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।